तिमी नाम सम्झिरहनु पर्ने अधुरै छ सपना मेरो तिमीलाई बिहे गर्ने अधुरै छ सपना मेरो तिमीलाई बिहे गर्ने यस्तै रहेछ लाउरेको जुनी मायासँग मौकाले भेटौँ यस्तै रहेछ लाउरेको जुनी यस्तै रहेछ लाउरेको